پردی دی چول راتا خیری کی پل چی پا بدو راتا گو رزلمی چوینا حسی پارو غفورو جوڑیم درو زخمونا می سک سار لیدل شینا زنتا زاما بزای سو چوکا بدون را غم کی جون دون سو کول شینا راو باری گئی غمو نخ پل می پخوانی یاد شوی دینا بزور زیر فکرم آغامونو پخوش آلائی کسا بے اقلا شانتی ووما کڑتی تنو نا بیا بنایا ما کڑن لا سنا بیا بنایا ما کڑتی تنو نا بیا بنایا ما کڑن لا سنا بیا بنایا ما کڑن لا سنا بیا بنایا ما فگا چی خپل کلت را خاشی دادا سیب جن مرگی سل واری خوینا دا زندگی سا زندگی زا چی دا مرگ پا انتظار کی تیرا ووما مرگیرا پوری بختا ورشو بلکرم جانم زبا تنگی خوش نصیب شوما زما جانم تا مڑ ماوائی بخوبو دا دلک سات پاس برا فاسینا زما جانان خودا مرگنا ہو بابی ٹک زن سرا پازور بطلے وینا اکڑا دی دنو نا بیا بنایا ما اکڑا نن لا سنا بیا بنایا ما اکڑا دی دنو نا بیا بنایا ما کڑن لا سنا گا بنایا ما کڑن لا سنا گا بنایا ما مسرا لو بہار راس دس کبینا مرگے पागुत चोलावल बुझी हा ची दजड़ा खू नवरा नवीना निकड़ो खलास राना दाओ मर पमाए खाओरिकड़े अंबार द्विराना जीना दबा जामा संग हेरी गे तमे तुल कलु चिपाखो रुही विश्तामा लगे दामा सर जमा उस विल सला कवीना उकड़ा दी तनु ना भ्या बनाया मा ठाकड़ा नुला सुना भ्या बनाया मा उकड़ा दी तनु ना भ्या बनाया मा ला सुना गा बनाया मा ढकड़न ला सुना गा बनाया मा जानन खेरी जुड़े दसड़ा नकड़ी दीना पमख में मा अच्छा वै खाओरे लगता जानन इंतजारो कड़ेरा बशीना सरसुंदा उसमें दोस्तान पसीना खोरे बादवीना लेला में तौरा तौदा कर्षा चगे वही मखाजा चिविख बाशीना कफन के सुमर खुले कारला त्रिना जाने कंदली दीना उकड़ा दी तनु ना भ्या बनाया मा ठाकड़न ला सुना भ्या बनाया मा उकड़ा दी तनु ना भ्या बनाया मा ला सुना गा बनाया मा ठाकड़ा ला सुना गा बनाया मा मरगत सर तंग सलावाहीना جانان ساڑیر خولی را گوری سپاکا فن کے باسا دے زیاد خولی یاما ملکا فن توفا کی واخلا تخوبانا استابانا خخ کولا وما ما آخری سلگو کی یاد لے سمید دبل پغے کے ختم آیا نا اکڑا دی تنو نا بیا بنایا ما ککڑ نلا سنا بیا بنایا ماں